इसलिए रसूलुल्लाह सल्लल्लाहु अलैहि व आलिहि वसल्लम ने तौबा की कबूलियत की शराइत को भी समझा दिया। उस वक्त तक तौबा नहीं होती जब तक इंसान अल्लाह को राजी करने की नियत ना करे, लोगों के सामने हाथ उठा ले और कहे मैं तौबा कर रहा हूं, मकसूद शोहरत हो, नामवरी हो के बड़ी दुआएं करता है, ऐसे बंदे की तौबा कैसे अल्लाह कबूल फरमाए। सबसे पहली शर्त यह खलूस नियत, अल्लाह को राजी करना, अपने गुनाहों को पाक साफ करवाना, अपने गुनाहों को मुआफ करवाना। जब ये इंसान की नियत होती है तो फिर अल्लाह मुआफ कर देते हैं। इन्नल्लाह यक़बल, रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम का फरमान है, इन्नल्लाह ला यक़बलु मिनल अमल इल्ला मा काना लहु खालिसा वब्तुगिया बिही वजहुहु। अल्लाह रब्बुल इज्जत के यहाँ वही अमल काबिल कबूल होता है जो अल्लाह की रजा के लिए किया जाए और उसी की रजा मकसूद हो। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने इखलास के बाद एक जरूरी बात बयान कर दी, फरमाया इन्नल्लाह इहतजर तौबा अन कुल्ली साहिब बिदअ हत्ता यदअहा। अल्लाह रब्बुल इज्जत उस बिदअती की तौबा को कबूल ही नहीं करते जब तक वो बिदअत को छोड़ नहीं देता। और दूसरी रिवायत के लफ्ज़ से इन्नल्लाह इहतजब तौबा अन कुल्ली साहिब बिदअ, अल्लाह उस शख्स के सामने पर्दा लटका देते हैं जो बिदअत का मुर्तकिब होता है। दूसरे लफ्ज़ में उसे मोहम्मद मुस्तफ़ा के तौर तरीके पसंद नहीं आए। आपकी ज़ात जिस तरह बेमिसाल है आपके अकवाल भी बेमिसाल हैं, आपकी ज़ात जिस तरह आला है आपके आमाल भी उसी तरह आला हैं। जो रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के अकवाल और आमाल मुबारका को अहमियत नहीं देता, अल्लाह रब्बुल इज्जत के यहाँ उस शख्स की कोई अहमियत नहीं। इखलास और बिदअत से दूर होना, जब तक बिदअत को छोड़ नहीं देता उस वक्त तक उसकी तौबा को कबूल नहीं किया जाता। तीसरी शर्त अल-एतराफ, इंसान इकरार करे, एतराफ करे कि मेरे मालिक मुझसे गुनाह हो गया है। इन्नल अब्द इज़ा एतरफ थुम्म ताब ताब अल्लाहु अलैह, बंदा मोमिन जब एतराफ कर लेता है, इकरार कर लेता है तो अल्लाह रब्बुल इज्जत उसे माफ फरमा देते। चौथी शर्त यह है अल-इक़लाउ अनि ज़न्ब, जिस गुनाह से तौबा कर रहा है उस गुनाह को छोड़ दे। जब इंसान उस गुनाह को छोड़ देता है तभी उसकी तौबा है। अगर गुनाह भी करता जाए और तौबा के अल्फाज भी अपनी जुबान से बोलता जाए तो ऐसी तौबा तौबा तो नहीं होती। इसलिए क़ाज़ी फ़ुदैल इब्न इय्याद रहमतुल्लाहि अलैह कहा करते थे अल-इस्तिग़फ़ारु बिला इक़लाउ अनि ज़न्ब तौबतुल कज़्ज़ाबीन। जो इंसान गुनाह नहीं छोड़ता और तौबा करता है और कहता है मैं तो तौबा कर रहा हूँ, नमाज फिर भी नहीं पढ़ता, और तौबा कर रहा है कि मैं नमाज पढ़ूंगा पिछली माफ़ी मिल जाए और नमाज फिर भी नहीं पढ़ता, ये तो झूठे लोगों की तौबा है। और रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया इन्नल अब्द इज़ा अख्ता खतीअ नुकितत फी क़ल्बिही नुक्ततुन सौदा, जब बंदा गलती करता है तो उसके दिल पे काला एक नुक्ता लग जाता है, एक निशान लग जाता है। फ़ैन हुआ नज़ा, अगर वो उस गुनाह को छोड़ देता है, वस्तग़फ़रा और इस्तिग़फ़ार करता है, वताब और तौबा करता है, सुक़िला क़ल्बु, अल्लाह रब्बुल इज़्ज़त उसके दिल को पाक साफ कर देते। पांचवीं शर्त यह है इंसान अपने गुनाह पे शर्मिंदा हो, नादिम हो। और रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम का फरमान है अन्नदमु तौबा, शर्मिंदगी ये भी एक तौबा है। और आयशा रज़ियल्लाहु तआला अन्हा से मुखातिब होकर फरमाया या आयशा इन अलमंत बिज़म्बिन फतूबी वस्तग़फिरी फइन अत्तौबा मिन अज़्ज़म्ब अन्नदम वल-इस्तिग़फ़ार। ए आयशा, अगर तुझसे कोई गलती होगी है तो तू नादिम हो जाओ और तौबा कर लो, क्योंकि तौबा ये है अन्नदम वल-इस्तिग़फ़ार, शर्मिंदा हो जाना और अल्लाह की तरफ पलट के आ जाना। छठी शर्त यह है कि इंसान আজম করে, আল আজমু আলা আল্লা ইয়াউদা ফি, আল্লাহ মে ইয়ে গুনাহ দুবারা নহীন করুঙ্গা। জব ইনসান আজম কর লেতা হে তো আল্লাহ রব্বুল ইজ্জত উসে মাফ কর দেতে হে। ইরশাদ রব্বানি হে, والذين إذا فعلوا فاحشة أو ظلموا أنفسهم ذكروا الله فاستغفروا لذنوبهم ومن يغفر الذنوب إلا الله اپنی جانوں پہ ظلم کر بیٹھتے ہیں، ذکر اللہ وہ اللہ کا ذکر کرتے ہیں، فاستغفروا لذنوبهم اور اپنے گناہوں کی بخشش طلب کرتے ہیں، ومن یغفر الذنوب الا اللہ اللہ کے علاوہ کون گناہوں کو معاف کر سکتا ہے، ولم يصروا على ما فعلوا وهم يعلمون پھر دوبارہ وہ گناہوں پہ اصرار نہیں کرتے، جو عزم کر لیے اس پہ پختگی دکھاتے ہیں۔ اللہ رب العزت ہمیں ان شرائط کو سمجھنے کی توفیق عطا فرمائے اور ہماری توبہ کو قبول فرمائے۔ ساتویں شرط یہ ہے، انسان اس وقت اس کی توبہ قبول ہوتی ہے، توبہ کی قبولیت کی ساتویں شرط یہ ہے کہ موت کی غرغراہٹ سے پہلے توبہ کرے۔ اذا عاین الملک جب فرشتہ نظر آ جائے، والتفت الساق بالساق اور پنڈلی پہ پنڈلی چڑھ جائے اور موت کی غرغراہٹ شروع ہو جائے تو پھر توبہ قبول نہیں ہوتی۔ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا، ان اللہ یقبل توبۃ العبد ما لم یغرغر، اللہ رب العزت توبہ کو قبول فرماتے ہیں جب تک موت کی غرغراہٹ نازل نہیں ہو جاتی۔ من تاب الی اللہ قبل، من تاب الی اللہ قبل ان یغرغل قبل اللہ من، جو اللہ کی طرف توبہ کرتا ہے موت کی غرغراہٹ سے پہلے اللہ اس کی توبہ کو قبول فرما لیتے۔ آٹھویں شرط، رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا، ان للتوبۃ بابا عرض ما بین مصراعی کما بین المشرق والمغرب، اللہ رب العزت نے توبہ کا ایک دروازہ بنایا ہے جس کی چوڑائی اتنی ہے جتنا مشرق و مغرب کا فاصلہ ہے، لا یغلق حتی تطلع الشمس من مغربها، یہ اس وقت تک دروازہ کھلا ہے جب تک قیامت قائم نہیں ہو جاتی۔ فمن مات فقد قامت قیامته، جس کو موت آ جائے اس کی قیامت تو اسی دن قائم ہو گئی، تو موت سے پہلے پہلے توبہ کی جائے۔ رسول اللہ صلی اللہ علیہ وسلم نے فرما دیا ہے کہ توبہ کا دروازہ کھلا ہے، اللہ رب العزت ہمیں توبہ کی توفیق عطا فرما دے۔ نویں شرط یہ ہے، توبہ کی قبولیت کے لیے انسان کو بری مجالس چھوڑنی چاہیے، برے دوست، برا معاشرہ، بری مجالس، اس کو ترک کر دے۔ 99 لوگوں کا قاتل ایک پادری کے پاس پہنچا اور کہتا ہے، حلی من توبہ، کیا میری توبہ ہے؟ اس نے کہا، 99 جانوں کو ضائع کر دی اور توبہ کی بات کر رہے ہو؟ اس نے تلوار نکالی اور اس کو بھی مار دیا۔ 100 کا قاتل کسی نیک انسان کے پاس آیا، اس سے پوچھا، حلی من توبہ، کیا میری توبہ ہے؟ کہا، کیوں نہیں، اللہ کی رحمت بڑی وسیع ہے، لیکن سنو، ائت قرية كذا وكذا فإنهم يعبدون الله، فلاں بستی میں چلے جاؤ، وہاں اللہ کی عبادت کرنے والے لوگ رہتے ہیں، یہ بستی چھوڑ دو۔ وہ شخص نکلا، فأدركه الموت، راستے میں اسے موت آ گئی، گر گیا، اللہ کے نورانی فرشتے آئے، اس کی روح قبض کی ملک الموت نے، اور وہ فرشتے جو اس روح کو جنت میں لے جانے والے تھے وہ بھی موجود ہیں، جو جہنم میں لے جانے والے وہ بھی موجود ہیں۔ فاختصمت الملائکہ، فرشتوں میں آپس میں جھگڑا ہوا، وہ کہیں یہ توبہ کر کے آیا ہے، اس کو جنت میں لے جانا ہے، دوسرے کہیں نہیں اس نے کوئی عبادت تو کی نہیں ہے، یہ کیسے جنت میں جائے گا؟ اللہ نے ایک اور نورانی فرشتہ بھیجا کہ فیصلہ کرواؤ، قیسو بینہما، ان دونوں کے درمیان نیک لوگوں کی بستی اور برے لوگوں کی بستی، ان دونوں کے درمیان پیمائش کرو، اس کا جسد خاکی جن لوگوں کے قریب ہوگا فیصلہ ہو جائے گا۔ فقاسو، جن نے پیمائش کی، فوجداہ الی ہذہ اقرب بشبر، اس کا جسد خاکی نیک لوگوں کی طرف ایک بلشت قریب تھا، فیصلہ ہو گیا کہ یہ جنت میں جائے۔ اللہ رب العزت توبہ قبول کرتے ہیں اس شخص کی جس شخص کی نیت خالص ہو، بدعت کو چھوڑ دے، اقرار کر لے، اعتراف کر لے، شرمندہ ہو جائے، اس گناہ کو چھوڑ دے جس سے توبہ کر رہا ہے، عزم کرے کہ آئندہ نہیں کروں گا، موت کی غرغراہٹ سے پہلے، قیامت سے پہلے، موت سے پہلے توبہ کرے اور برے لوگوں کی صحبت کو چھوڑ دے، اللہ رب العزت توبہ قبول فرماتے ہیں۔